आपका पसंदीदा कोर्स मदनी काफला कोर्स है, इसकी क्या हिकमत है? कोई इल्म फी नफसे ही बुरा नहीं, और जो उलूमे दीनिया हैं इनमें इल्मे फिक्र अफजल है, और जो जबानें हैं दुनिया में जितनी भी उन सब में अरबी जबान अफजल है। मदनी काफिला कोर्स जो है उसके जरिए दावत इस्लामी की बका मुझे आसान नजर आ रही है कि मदनी काफिला कोर्स करके इस्लामी भाई अगर उसके मुताबिक अमल करते हुए मदनी काफिलों की धूमें मचाएंगे तो यह दावत इस्लामी बहुत तरक्की करेगी। जब दावत इस्लामी तरक्की करेगी और तरक्की जू जू करती जाएगी तो जाहिर है कि मदारिस भी खुलेंगे, जामियात भी खुलेंगे, और इल्म फिक्र हासिल करने वालों की भी तादाद उसमें बढ़ती चली जाएगी। अगर हम काफिले सफर नहीं कराएंगे तो ये काम बढ़ेगा ही। इसको यूं समझो कि दावत इस्लामी का सिलसिला ये सभी जानते हैं कि बाबुल मदीना कराची से चला, और वो भी मैं आपको बता दूं कि ये सिलसिला खारादर के इलाके से चला कि उन दिनों में रहता था खारादर का एक इलाका, ओल्ड सिटी एरिया कहलाता है वो, ओल्ड टाउन गऊ गली मिठादर, और मैं कागजी बाजार वो भी ओल्ड सिटी एरिया में नूर मस्जिद वहां इमामत करता था। उसी मस्जिद से अल्हम्दुलिल्लाह हमने दावत इस्लामी के काम का आगाज किया। कुछ इस्लामी भाई मिलकर हम निकलने लगे इधर उधर सफर करते कराची ही के अंदर, और जा जाकर नेकी की दावत देते, जो भी अंदाज था उस वक्त जो समझ में आती थी इस तरह बयान करके लोगों को माइल करते थे। और बयान करने वाला एक ही आदमी होता था उस वक्त हमारे पास, वही बयान करता था। फिर हमने इज्तिमा शुरू किया हफ्तावार। इज्तिमा में जिस तारीख का ऐलान हुआ उस तारीख को इज्तिमा ना करने की एक तिब्बी वजह हो गई, तो एक महीना लेट किया इज्तिमा। फिर हफ्तावार इज्तिमा जब शुरू हुआ तो मेरा ख्याल है उसी दिन मैंने ऐलान किया कि कल हम मतलब किसी इलाके में काफिला लेकर जाएंगे और वहां नेकी की दावत देंगे। तो मेरे ख्याल में 100 के आसपास इस्लामी भाई मेरे साथ चल पड़े, और हमने मलीर का दौरा किया। मलीर एक इलाका है मजाफात, अब तो वो जिला बन गया। वो मतलब हमारे जो मरकज था गुलजार हबीब सोल्जर बादा, उससे मेरा ख्याल है कोई 15-20 किलोमीटर तो दूर होगा ही। वहां जाकर बयान हुआ, वो फिर ये ऐलान किया हमने कि जो दाढ़ी रखने की नियत करते हैं वो नाम लिखवाओ। तो अल्हम्दुलिल्लाह 40 हाजरीन जो थे उन्होंने 40 अफराद ने नाम लिखवाए। उन दाढ़ी वालों में से एक दाढ़ी वाले को अभी तक मैं जानता हूं, इसकी दाढ़ी आखिरी मुलाकात तक तो थी, और उसने अपने इलाके में उसको जिम्मेदारी भी मिली और अल्हम्दुलिल्लाह बहुत काम किया उसने दावत इस्लामी का। और भी होंगे लेकिन अब मैं जा रहा हूं, 22 साल पुरानी बात है। इस तरह मतलब है कि ये सिलसिला जो था अल्हम्दुलिल्लाह बढ़ता चला गया। तो अब कराची के फिर हम बाहर निकले, सबसे पहले कराची से निकलकर हमने खोसकी बदीन का दौरा किया, इसके बाद गालिबन हैदराबाद का दौरा किया। तो ये इसलिए मैं ये तमीद बांधी कि दावत इस्लामी फैली और आप जो इतने सारे ये तशरीफ लाए हैं ये सब के सब काफिलों की बरकत है। ये दावत इस्लामी जो ठाठे माता वो समुंदर अल्हम्दुलिल्लाह बन गया, ये डायरेक्ट फैजान रजा है, ये आला हजरत का फैजान है, फैजान औलिया है। तो अब मदनी काफिला कोर्स पर आ जाइए कि काफिलों के जरिए अल्हम्दुलिल्लाह दावत इस्लामी का पैगाम दुनिया के गोया 42 ममालिक में फैल चुका। तो अब मैं कहूं कि नहीं साहब आलिम कोर्स करो, सब दरस निजामी पढ़ो, तो शायद आप सारे भाग जाओ, इक्का दुक्का ही बचे, कि आपको इतना वक्त नहीं हो सकता। तो अच्छा, इसी तरह मैं कहूं कि इल्म फिक्र पढ़ो, कि ये सबसे अफजल है, अरबी जबान सीखो सबसे अफजल जबान है, تو شاید آپ میں سے کوئی بھی نہ رکے. اور اگر میں قافلے قافلے قافلے کرتا رہوں تو میں آپ کے جذبات سے پر امید ہوں کہ انشاءاللہ عزوجل آپ نے تعاون کیا اللہ کی مدد سے تو متعدد مدنی قافلے سفر پر روانہ ہوں گے. تو یوں مجھے مدنی قافلوں سے پیار ہے اور مدنی قافلہ کورس سے بھی پیار ہے کہ مدنی قافلہ کورس میری سمجھ میں آ گیا ہے کہ اس کے ذریعے ہم پوری دنیا میں دین کو پھیلا سکتے ہیں. مدنی قافلہ کورس کرو, بے شک عالم کورس بھی کرو, لیکن مدنی قافلہ کورس ضرور کرو تاکہ آپ کو قافلوں میں سفر کرنا اور سفر کے لیے دوسروں کو آمادہ کرنا آ جائے. مدنی انعامات پر عمل کرنا یہ بھی مدنی قافلہ کورس میں سکھایا جاتا ہے, اور مدنی انعامات پر عمل کروانا یہ بھی مدنی قافلہ کورس میں سکھایا جاتا ہے. تو یہ جب طریقے آپ سارے سیکھ لو گے انشاءاللہ عزوجل اور مطالعہ کرو گے تو آپ کو بہت کچھ آ جائے گا شاید. تو اللہ تعالیٰ جس سے کام لے لے, میں تو یہ کہتا ہوں کہ عربی زبان سیکھ لے, شاید میں غلط نہیں ہوں, عربی زبان سیکھ لے, دین کے ضروری احکام باہر شریعت سے سیکھ لے, فتح رضویہ شریف کا مطالعہ بھی کرے بے شک فقہ سیکھنے کے لیے, اور اپنے باطن کی صفائی کے لیے احیاء العلوم سیکھ لے. دنیا کا بڑے سے بڑا مفتی شاید ہو سکتا ہے کہ اگر آپ کا حافظہ مضبوط ہوا اور آپ نے فتح و رضویہ اور بہار شریعت کو اگر اپنے اندر اتار لیا شاید بڑے سے بڑا مفتی آپ سے پہنچ نہیں سکے گا. ہو سکتا ہے کہ کسی کو آپ یہ بات کریں تو میرے خلاف ہو جائے, اس لیے آپ سمجھا نہیں سکیں گے. اور میں آپ کو جو عرض کر رہا ہوں انشاءاللہ یہ مطلب حقیقت کے منافی نہیں ہے. صرف مدرسے میں داخلہ یا جامعہ میں داخلہ حاصل کرنا یہ عالم ہونے کے لیے شرط نہیں ہے. آپ بس میں نے جو آپ کو کتابوں میں نام دے دیے بس ان کو پڑھے جائیں, آپ دیکھیں آپ کو کتنا علم حاصل ہوتا ہے انشاءاللہ. بہار شریعت یہ عالم بنانے والی کتاب ہے, فتح و رضویہ مفتی بنانے والی کتاب ہے, اور احیاء العلوم مومن کامل بنانے والی کتاب ہے. بلکہ اگر کسی عالم نے احیاء العلوم نہیں پڑھی تو میں کچھ بولتا نہیں. بہر احیاء العلوم اگر سدھرنا ہے تو پڑھنا پڑے, گول کے پی لو اور اس کو مطالعے میں رکھو, آپ کا رواں رواں شد رونے لگے گا کہ آج تک ہم اندھیرے میں تھے, کو پتا چلے گا مطلب. تو انشاءاللہ عز و جل آپ انسان کامل یعنی مومن کامل بنیں گے احیاء العلوم پڑھ کر انشاءاللہ. واللہ تعالی اعلم ورسوله اعلم عز و جل وصلی اللہ تعالی علیہ وآلہ وسلم. صلوا على الحبيب.